यहाँ इस आयत के नाते से एक और चीज पे भी थोड़ी सी तवज्जो दिलाऊंगी, यानी यही जो आयत नंबर 21 और 22 में, कि ये जो मुश्किल वक्त आता था तो अल्लाह ताला का तसव्वुर करने लगते थे और बाद में फिर अपने बुतों की तरफ जाते थे। तो इसके बारे में इकरमा बिन अबी जहल की बात आती है कि जब फतह मक्का के मौके पे ये भाग निकला, ये उन लोगों में से था कि जिसके लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि जिंदा या मुर्दा जिस हाल में भी ये लोग मिले इनको पकड़ लो, इनको छोड़ना नहीं। जब ये भागा जद्दा से बहरी सफर के लिए निकला तो बिल्कुल रास्ते में कश्ती जो थी वो समंदर की इस तूफान का शिकार हुई। जब मौत नजर आने लगी तो लोगों ने कहा कि देखो अब यहाँ हमारे देवी देवता नहीं आ सकते, अब अल्लाह को पुकारो। इस वक्त इकरमा का दिल खुल गया, कहने लगा यही बात तो वो अल्लाह का बंदा कहता है, और जो यहाँ समंदरों में हमारी मदद को नहीं आ सकते तो वो खुश्की में कहाँ से आएंगे। तो उस वक्त उसने कहा कि अगर अल्लाह ताला मुझे यहाँ से निजात दे देगा तो अब मैं आगे नहीं बल्कि वापस जाके नबी सल्लम के पास जाऊंगा। अल्लाह का हुक्म ऐसा हुआ कि समंदर में तूफान थम गया और फिर ये वापस आए और नबी सल्लम के पास आके मुसलमान हो गए। यानी बाज दफा इस तरह के तूफान जिंदगी में उठते हैं कि इंसानों को जहालत से अंधेरों की तरफ ले आते हैं। अब यहाँ एक ये बात कहूंगी कि उस दौर में तो मुशरिकी ने मक्का जब बड़ी मुश्किल में पड़ते थे तो अल्लाह को पुकारते थे, छोटी छोटी देवी देवताओं से मंगवाते थे, हाँ ये भी दे देंगे, ये भी ये कर देंगे, बड़ा काम है अल्लाह से मांगो। आज का मुसलमान शिर्क में इससे भी आगे गुजर गया। ये क्या कहता है, आम चीजें अल्लाह से मांगते रहो, छोटी छोटी चीजें अल्लाह ताला दे देंगे। जो ही कोई बड़ी मुश्किल आती है तो अपने मुश्किल कुशाओं को पुकारते हैं और बुजुर्गों को पुकारते हैं और ऐसी ऐसी बातें करते हैं। फिर यहां से आप देखिए कि तसव्वुर शेख, अगर आपने शायद एक इस्तलाह सुनी होगी सूफिया के कलाम में, तो शेख का तसव्वुर कर लेना। उनका तसव्वुर क्या होता है कि जब कोई मुश्किल काम आएगा तो उस वक्त बस अपने बुजुर्ग का तसव्वुर कर लो, वो तुम्हारी मदद कर देंगे। ये सरासर शिर्क है। और बड़े बड़े मशहूर नाम है कि जो इस मुश्किल का शिकार हो गए, कि बाज दफा लोग अपने बुजुर्गों और अपने पीरों के नाम के साथ ये तसव्वुर तक रख लेते हैं नाउज़ुबिल्लाह कि ये अल्लाह ताला का परताव है, दुनिया में अल्लाह ताला का रूप है। तो इसलिए कभी कहीं आप ऐसा देखें, ऐसी चीजों की बहुत ही ज्यादा गलत किस्म की तफासीर भी आपको मिल जाएंगी कि जिसमें खास तौर पर ये कहा जाता है कि अपने शेख का तसव्वुर कर लो ताकि कोई मुश्किल है तो वो तुम्हारी मदद करें। तो आप देखिए कि तसव्वुर शेख का अकीदा कुरान और सुन्नत में कहीं भी नहीं मिलता। किसी मौके पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबाए कराम को नहीं कहा कि अच्छा तुम जा रहे हो रजी के मौके पे, जाओ और वहां अगर मुश्किल फंसी तो बस मेरा तसव्वुर कर लेना। नहीं, आप तो पीछे सूरह तौबा में पढ़ते आ रहे हैं क्या क्या हालात है, गजवे बदर के हालात देखे, कितनी मुश्किलें थी, कोई तसव्वुर नहीं, कितना सादा दीन है। सीरत को पढ़े तो सारे बंद खुल खुल जाते हैं कि ये लोगों ने अपने ऊपर क्या बातें घड़ दी, क्योंकि ये बहुत गुमराह कुन और खतरनाक तरीका है। खूबसूरत बहुत लगता है, बहुत सारे लोग इन चीजों की वजह से सूफिया और नक्शबंदी और इस तरह के काम के हम मतलब अल्लाह ताला की तरफ पहुंच जाएंगे। तो इन सारी चीजों से बहुत ही ज्यादा मुख्तात रहना चाहिए। यानी बहुत नाम मशहूर हैं कुछ, जिनको मैं नाम नहीं लेना चाहती क्योंकि हमारे इंडो पाक कल्चर के अंदर उनके नाम और उनके शेर पेश किए जाते हैं, लेकिन सिर्फ एक शेर आपके सामने रखूंगी कि कभी इससे मिलती जुलती बात अगर आप कहीं सुने तो आपको अंदाजा हो जाए कि ये हमें कहाँ लेके जा रहे हैं। फारसी का शेर है, पीरे कामिल सूरत जिल्ले इलाह, यानी दीद पीर दीदे किबरिया, बर के पीर व जात यक ना दीद, ने मुरीद ने मुरीद ने मुरीद। तर्जमा क्या है कि पीरे कामिल अल्लाह के साए की सूरत होता है, यानी पीर को देखना हकीकतन अल्लाह ही को देखना है। जिसने पीर और अल्लाह की जात को एक ना देखा वो हरगिज मुरीद नहीं, मुरीद नहीं, मुरीद नहीं। ये मौलाना रूमी का शेर है। अब आप देखिए कि हमारी तारीख के नाम से हमें ऐसे कई अशआर पढ़ाए जाते हैं, कुछ बुजुर्ग ऐसे हैं कि वाकई जब इंसान उनके नामों के साथ ऐसे शिरकिया कायद देखता तो यकीन नहीं आता। लेकिन अफसोस क्या है कि बड़े सगीर पाको हिंद की तारीख पढ़ाते हुए जो हमें स्कूलों और कॉलेजों में पढ़ाते हैं तो कई नाम ऐसे हैं जो बिल्कुल हीरोज लगते हैं लेकिन उनके अकायद में कई जगह कुफरी और शिरकिया हद तक यानी इजाफे हो चुके थे। इसी तरह एक और मोइनुद्दीन अजमेरी बहुत मशहूर बुजुर्ग हैं, उनकी किताब है रियाजुल सालिकीन, उसके सफा नंबर 231 पे लिखते हैं कि अगर रोजे क्यामत अल्लाह तला का जमाल میرے پیر کی صورت میں ہوگا تو دیکھوں گا، ورنہ اس کی طرف منہ بھی نہ کروں گا۔ اب دیکھیے کہ میں اب آپ کو ان کی کتابوں کے حوالے دے رہی ہوں تاکہ بات کوئی ایسی نہ رہے کہ صرف کوئی من گھڑت یا سنی سنائی بات ہے۔ اسی طرح بابا فرید گن شکر نے کہا، اگر قیامت کے دن اللہ تعالیٰ میرے پیر کی صورت کے سوا کسی دوسری صورت میں اپنا جمال یا کمال دکھائے گا تو میں اس کی طرف آنکھ بھی نہ کھولوں گا۔ یہ ان کی کتاب ہے الانوار، صفحہ نمبر 290 اور دہلی کی چھپی ہوئی ہے۔ اسی طرح ایک شیخ محمد صادق ہیں، وہ کہتے ہیں کہ اللہ کا دیدار بھی اگر پیر دستگیر کی صورت میں ہوا تو دیکھوں گا، ورنہ اسے بالکل نہ چاہوں گا۔ یہ بھی ریاض السالکین کے صفحہ نمبر 231 پہ ہے۔ تو آپ دیکھ لیجئے کہ جن لوگوں کو پیروں سے اتنا کچھ مل جائے گا پھر ان کو رب سے کیا ضرورت ہے۔ ایک طرف تو یہ کہ وجوہ یوم اذن ناظرہ الی ربہا ناظرہ، اور دوسری طرف یہ حالات ہیں۔ تو لہٰذا بہت ہی زیادہ ضرورت ہے ایسی چیزوں کو دیکھنے کی، مطلب ایسی خرافات ہیں کہ واقعی انسان سوچ نہیں سکتا کہ۔ اور آج یقین کریں کہ ہمارے ملک کے، میں کہہ سکتی ہوں کہ 50 سے 60% لوگ جو قرآن اور دین سیکھتے بھی ہیں یا سمجھتے بھی ہیں وہ ایسی چیزیں سن رہے ہیں۔ آپ آن لائن پہ جا کے دیکھیے، ویب سائٹس کو دیکھ لیں، کتابیں دیکھ لیں، تفاسیر اٹھا کے دیکھیں، 50% چیزیں آپ کو اس نقطۂ نظر کی عام کی جائیں گی اور آپ سمجھتے نہیں، آپ خوشی خوشی جوش میں آ کے ترنگ میں آ کے ان چیزوں کو لیتے ہیں اور کوئی بات کرے تو کہتے ہیں کیا فرق پڑتا ہے، دیکھو بچے ان کو سنتے ہیں تو دل میں اللہ کی محبت تو آتی ہے نا۔ وہ اللہ کی آتی ہے لیکن وہ اس طرح کی نہیں آتی، وہ اس کے پیچھے کسی کا تصور ہوتا ہے۔ تو یہاں یہ جو بات ہے کہ اس کو اس وقت یاد کر لیتے ہیں، یہ چیزیں بہت زیادہ بچنے کی ہیں۔ اللہ تعالیٰ ہم سب کو اور نسلوں کو محفوظ رکھے، کیونکہ آپ دیکھیں نمازوں میں ہم کہتے ہیں یا کنستائیں، اللہ ہم صرف تجھ سے مدد مانگتے ہیں، اللہ تعالیٰ کہتے ہیں ادعونی استجب لکم، مجھے پکارو میں تمہاری سنوں گا، وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ، تو پھر اللہ کے سوا کسی کو کسی موقع پہ نہیں پکارنا۔ ہم سب کو بھی اپنے دلوں کا جائزہ لینا چاہیے کہ جب کوئی مشکل آتی ہے تو کس کو پکارتی ہوں، کس کا تصور کرتی ہوں، کیا اس وقت مجھے اپنے کسی کی یاد آتی ہے یا کسی اور کی یاد آتی ہے۔ ایک اور یعنی میں آپ کو سنا دیتی ہوں کیونکہ بہت یعنی معروف چیز ہے، جنید بغدادی اور تصور شیخ۔ ایک مرتبہ دجلہ پر تشریف لائے اور یا اللہ کہتے ہوئے اس پر زمین کی طرح چلنا شروع کر دیا، یعنی کہ پانی ان کے لیے بالکل سیدھا بن گیا اور یہ اس پہ چلتے گئے۔ ایک شخص آیا، اسے بھی پار جانے کی ضرورت تھی، کوئی کشتی اس وقت موجود نہ تھی۔ جب اس نے حضرت کو جاتے دیکھا تو عرض کیا میں کیسے آؤں، فرمایا یا جنید کہتا چلا، اپنے پیر کا نام لے۔ اس نے یہی کہا اور دریا پر زمین کی طرح چلنے لگا، یعنی پانی بالکل جم گیا اور وہ چلتا رہا۔ جب بیچ دریا میں پہنچا تو شیطان لعین نے دل میں وسوسہ ڈالا کہ حضرت خود تو یا اللہ کہیں اور مجھ سے یا جنید کہلواتے، میں بھی یا اللہ کیوں نہ کہوں۔ یعنی وہ جو شخص پیر کا نام لیتا ہوا سمندر میں سے جا رہا تھا، اس کے دل میں خیال آیا کہ میں بھی یا اللہ کہوں، یہ بھی یہ کہہ رہے ہیں۔ کہتے ہیں کہ جو ہی اس نے یا اللہ کہا ساتھ ہی غوطہ کھایا اور پکارا کہ یا حضرت میں چلا، یعنی جو ہی نعوذ باللہ یا اللہ اس نے کہا تو ڈوبنے لگا، پیر کا نام لے رہا تھا تو سیدھا جا رہا تھا۔ تو انہوں نے اس کو چلایا اور فرمایا کہ، یعنی جب وہ غوطہ کھایا اور کہا یا حضرت میں چلا، فرمایا وہی کہہ جو پہلے کہہ رہا تھا، یا جنید۔ جب کہا دریا سے پار ہوا تو عرض کیا کہ یہ کیا بات تھی، آپ یا اللہ کہیں تو پار ہوں اور میں کہوں تو غوطے کھاؤں، تو فرمایا اے نادان، ابھی تو جنید تک تو پہنچا نہیں، اللہ تک رسائی کی حوث ہے۔ یہ کتاب ہے مجدد دمامہ حاضر عالم احمد رضا خان بریلوی کی لکھی ہوئی یہ کتاب ہے۔ اب بتائیے، دیکھیں اس بات کو میں کبھی نہ پڑھتی، مجھے یہ کلام کبھی اس قابل نہیں لگتا کہ اس کو اس قیمتی وقت میں پڑھ کے سنایا جائے، لیکن اب کم از کم 10 پارے پڑھنے کے بعد آپ اس قابل ہو گئے ہیں کہ آپ کو ایسی چیزیں بھی پتہ ہوں۔ اب دیکھیں جو لوگ ایسی باتیں سنتے ہیں، جو ایسی تفاسیر پڑھتے ہیں، اور آپ مارکیٹ میں جائیں آپ کو کوڑیوں کے دام یہ کتابیں ملیں گی۔ لوگ جب یہ سنیں گے، کون ہے جو 5 وقت نمازیں پڑھے، کون ہے جو زکات دے، کون ہے جو سود سے بچے، رشوت سے بچے، ایک پیر کا تصور کریں گے، پہنچ جائیں گے۔ یہی چیزیں جس نے آج ہماری امت کو عمل سے دور کر دیا اور ہم بالکل ایسے حالات میں آ گئے کہ جس کو بالکل ہم خود نہیں سمجھ پاتے۔ تو اللہ تعالیٰ ہم پہ اپنی رحمت کرے۔ چیزیں ہم سوچتے ہیں اور دیکھتے ہیں تو ہم کہتے ہیں ان کو نہیں سمجھ آتی، یہ قرآن نہیں پڑھتے، یہ آیتیں نہیں پڑھتے۔ تو اصل بات یہ کہ ہدایت کے بعد گمراہی۔ ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. کہ جو ہدایت کے بعد بندہ گمراہ ہوتا ہے وہ زیادہ گمراہ ہوتا ہے، کیونکہ اس کے دل میں تو ایک یہ بھی جوش آ چکا ہوتا ہے نا کہ میں بہت اعلیٰ ہوں اور مجھے سب کچھ آتا ہے اور مجھے کون پوچھے گا اور میں کس اس طرح کے معاملے ہیں. تو ہمیشہ ہم سب کو اپنے ایمان کی فکر کرنی چاہیے. کسی انسان کا تصور کر کے، بعض لوگ کعبہ میں جا کے بھی وہاں بزرگوں کا تصور کر کے بوسے دلواتے ہیں، اگر یہاں راستے میں کہیں روکے گئے تو پیر صاحب کی نیت کی تو اللہ نے مشکل آسان کر دی، یہ سب خرافات ہیں. اللہ تعالیٰ محفوظ رکھے. چلیے آگے دیکھتے ہیں ہم لوگ. میں چاہوں گی کہ اگلی آیت کے ساتھ دوبارہ یہ نماز سے، اب اس کو ایک اور اینگل سے ہم دیکھیں گے، تو اگلی آیت کے ساتھ اب اس کا ایک اور بڑا ہی خوبصورت رب بنے گا. اعوذ باللہ من الشیطان الرجیم. انما مثل الحیات الدنیا كما ان انزلناه من السماء فاختلط به نبات الارض. دنیا کی زندگی کی مثال تو ایسے ہی ہے جیسے ہم نے آسمان سے پانی برسایا جس سے زمین کی نباتات خوب گھنی ہو گئی، جس سے انسان بھی کھاتے ہیں اور چوپائے بھی، حتیٰ کہ زمین اپنی بہار پر آ گئی اور خوش نما معلوم ہونے لگی، اور کھیتی کے مالکوں کو یقین ہو گیا کہ وہ اس پیداوار سے فائدے اٹھانے پر قادر ہیں. تو یکایک رات کو یا دن کو ہمارا حکم عذاب آ پہنچا، تو ہم نے اس کو کٹی ہوئی کھیتی کی طرح کر دیا جیسے کہ وہاں کچھ تھا ہی نہیں. اسی طرح ہم اپنی آیات ان لوگوں کے لیے بیان کرتے ہیں جو کچھ غور و فکر کرتے ہیں. سورہ یونس کی یہ آیت ہم سب کو دنیا کی زندگی کی حقیقت سمجھانے کے لیے خوبصورت آیت ہے. اور اگر اس آیت کو پیچھے والی آیت جو آیت نمبر 23 ہے اس سے ملا لیں تو ایک خوبصورت انداز سامنے آئے گا، اور وہ کیا کہ یا ایہا الناس، اے لوگو، اے لوگو، انما بغیکم علی انفسکم، تمہاری سرکشیاں تمہارے اپنے ہی نفسوں کے خلاف پڑیں گی. کوئی سرکشی جو کبھی زندگی میں کی ہو، اللہ کے حکم کے سوا اپنی مرضی کا کوئی کام کیا ہوگا، اس کو سوچ لیجئے. جو نافرمانیاں کرو گے وہ تمہارے اپنے ہی خلاف پڑیں گی. جس دنیا کے فائدے لینے کے لیے کرتے ہو اس کی اہمیت کیا ہے؟ متاع الحیات الدنیا، یہ دنیا کی 4 دن کی متاع ہے. آج مرے کل دوسرا دن، کوئی بعد میں پوچھنے بھی نہیں آئے گا کہ کہاں پڑے ہو اور کس حال میں پڑے ہو. اس دنیا کی لذتیں پانے کے لیے سرکشی کرتے ہو، سر کھینچتے ہو، رب کی بات چھوڑ کے نفس کی سنتے ہو، معاشرے کی سنتے ہو، دنیا کی سنتے ہو. تم کہتے ہو کہ لوگوں کو منہ دکھانا ہے، تم کہتے ہو کہ اس دنیا میں جینا ہے، کیا کریں؟ تو کیوں یہ بات بھول جاتے ہو کیا کہ ثم الینا مرجعکم، تمہیں آنا تو ہمارے پاس ہے. کب تک پلٹو گے؟ کب تک جان بچاتے پھرو گے؟ سوچو وہ دن کیسا دن ہوگا جب تم میرے پاس آؤ گے. اگر ہم سب اس دن کو تصور میں رکھ لیں کہ جس دن ہماری رب کے سامنے پیشی ہوگی. فَنُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ، اور ہم تم کو خبریں دیں گے کرتے کیا تھے. کیا ہم سننے کو تیار ہوں گے اس وقت اپنی خبریں؟ کیا ہمارے عمل اس قابل ہیں کہ کل میدان محشر میں سب کے سامنے پیش کر دیے جائیں؟ کیا اس وقت یہ دنیا ہماری نگاہوں میں مچھر کے پر سے بھی زیادہ حقیر نہ نظر آتی ہوگی کہ جس کے پیچھے آج اس مالک کو ناراض کر دیتے ہیں کہ جو مالک ساری چیزوں پہ قادر ہے، وہ غالب ہے. اب وہ ہماری نگاہوں سے اس دنیا کی حقیقت جو اوجھل ہو چکی تھی اس کو سامنے لاتا ہے. آئی 24 میں ایک مثال سے دنیا کی زندگی کو ریلیٹ کیا گیا بارش کے ساتھ. تو آئیے ذرا ایک ایک لفظ کو دیکھتے ہیں. انما مثل الحیات الدنیا، बेशक मिसाल दुनिया की जिंदगी की, यानी दुनिया की जिंदगी के चंद रोजा मजे क्या हैं, इसकी असल क्या है, इसकी औकात क्या है, कमाई जैसे पानी कहाँ से आया, अनजलनाहु मिनस्समा, हमने उसको आसमान से नासिल किया, बारिश हुई, फिर क्या हुआ, फख्तलत बिही नबातुल अर्द, फिर उससे जमीन की नबातात उगने लगी, हरियाली हो गई, सब्जा उग गया, मिम्मा याकुलुन नासु वल अनाम, उसमें से लोग भी खाते हैं और चौपाए भी खाते हैं, यानी बारिश उतरी, जमीन में गई, सब्जा आया, सब्जा कुछ इंसानों ने खा लिया, कुछ जानवरों ने खा लिया, हत्ता इजा अखदत अल अर्द ज़ुख़रुफ़हा, यहाँ तक कि जमीन ने अपना सिंघार पकड़ लिया, बनाव पकड़ लिया, खूबसूरत हो गई, ज़ुख़रुफ़ किसी चीज का कमाले हुसन, जाहरी हुसन, आराइश, मुजयन होना, आरास्ता पे रास्ता होना, डेकोरेटेड होना। ज़ुख़रुफ़ुल कौल कहते हैं चिकनी चुपड़ी बातों को, जैसे फ्लावरी लैंग्वेज होती है लोगों को बातों में उतारने वाली। जमीन ने अपना ज़ुख़रुफ़ पकड़ लिया, इशारा क्या है कि जमीन सरसब्ज़ हो गई, वज़ैयनत और जीनत पे आ गई, खूबसूरत हो गई, चमकने लगी, फिर क्या हुआ, वज़न अहलुहा, और उसके मालिक ने ये सोच लिया, उस जमीन का मालिक जो किसान था या माली था, वो क्या सोचने लगा, अन्नहुम कादिरून अलैहा, कि वो कादिर हो गया इस पे, किस पे, जो फसल होगी, सुबह शाम अपनी खड़ी फसल को देख के खुश होने लगा, वाह क्या मिल गया, कितनी खूबसूरत फसल आई है, इस साल तो लगता है बहुत नफा होगा, देख के खुश हो रहा था अपनी उस खेती को जिसके अंदर इतना सब्जा था, लेकिन उसको नहीं पता, अताहा अमरुना लैलन, उसके ऊपर हमारा हुक्म आ गया रात के वक्त, हाँ क्या है खेती, इसीलिए मुअन्नस है, खेती पे हमारा हुक्म आ गया रातों रात, किस चीज का, अजाब का, औ नहारन या दिन के वक्त, इंतजार नहीं किया कि रात से सुबह हो जाए, कभी रात को आ गया और कभी सुबह में, यानी फौरन खड़ी फसल तबाह होने का हुक्म आ गया, फैसला हो गया, फजलना हसीदा, फिर हमने उसको जड़कटी कर दिया, पकी फसल को काटना हसीद, काट दिया, बिल्कुल कुछ भी तो बाकी न रहा, यहाँ हसीदन फईलन का वजन, लेकिन बमानी मफऊल, पीछे भी आपको बताया कि हसीद फईल का वजन फाइल और मफऊल के लिए आता है, तो यहाँ हसीद बमानी महसूद है, कट गई, ऐसी खेती जिसे काट के रख दिया हो, खेत साफ हो गया, अल्लाह ताला दुनिया की जिंदगी को इस तरह इस खेती से तशबीह देते हैं, इसका आरजीपन, इसकी नापायदारी, के जैसे खेती कटी हुई दिखती है वैसे ये दुनिया कटी हुई, बारिश के पानी से जमीन पे सब्जा आया, सरसब्ज हुई, लेकिन इसके बाद इसको काट के फना के घाट उतार दिया गया, कि चलो जाओ अब यही था तुम्हारा मुकाम, काल लम तख नबिलम्स, गोया के कोई बसता ही ना था कल को, ऐसी कटी के कोई निशान भी ना रहा, अम्स गुजश्ता कल को कहते हैं, यस्टरडे के मानों में, और करीब का कल, यानी बस कल, इससे बहुत पीछे नहीं, बस कल खत्म हो गई, ऐसे लगता था यहाँ कोई नाम निशान नहीं था, कजा लिका नुफस्सिल वल आयाति लिकौमि यतफक्करून, इसी तरह हम खोल खोल कर बयान करते हैं आयतें उस कौम के लिए जो तफक्कुर करती है, जो गौर व फिक्र करती है, एक आयत है लेकिन ऐसे लगता है कि एक पूरी कहानी है, और आंखों पे बंधी हुई पट्टी को उतारने वाली, वो दुनिया जिसके पीछे भाग भाग के हमने अपनी जवानियां पुरानी कर ली, वो चीजें जिसको इंसान अपने आप को जिसके साथ जोड़ने के लिए ऐसे काम करने लगता है कि शायद दुनिया को भी इंजॉय ना करे, अल्लाह ताला ने उसकी हकीकत खोल के रख दी कि जितनी देर में एक फसल उगे और उग के 4 दिन दुनिया में रहे और कट के खत्म, ये है तुम्हारी दुनिया। कभी कभी तो अचानक ये दुनिया कट जाती है, अचानक मौतों की सूरत में, आग लग गई, जलजले आ गए, फैक्ट्री में आग लग गई, और कभी कुछ इंतजार भी किया जाता है लेकिन बात पूरी नहीं रहती, हमेशा हाथ में नहीं रहेगा, ये सब कुछ खत्म हो जाएगा, चंद दिन का सर उठा हुआ झुकने लगेगा। अल्लाह ताला ने इस मिसाल में बारिश के पानी के साथ तशबीह दी है इस दुनिया को, क्यों? चले आइए जरा देखते हैं, तकाबुल करते हैं कि बारिश के पानी से दुनिया को या मालो दौलत को तशबीह क्यों दी, बारिश के पानी से क्यों तशबीह दी दुनिया की चीजों को, किसी और चीज से क्यों नहीं दी? कुएं का पानी कहा जा सकता था, कोई दरिया, नदी, नाला, सिर्फ बारिश ही क्यों? इसलिए कि बारिश का पानी इंसान के इख्तियार में नहीं होता, इसके बरक्स कुएं का पानी इख्तियार में होता है, जब चाहे निकाल लें, जब चाहे ना निकालें। इसी तरह ये दुनिया हमारे बस में नहीं होती, ख्वाहिश तो हर एक करता है, तमन्ना तो हर एक रखता है, लेकिन ये सबको मिलेगी नहीं, मिलेगी उसी को जिसको देने वाला चाहेगा। इसी तरह आप देखिए कि बारिश कभी जरूरत से ज्यादा होती है और कभी जरूरत से कम होती है, इसी तरह दुनिया का माल भी कभी जरूरत से कम होता है और कभी जरूरत से इतना ज्यादा हो जाता है कि अलमारियां भरी की भरी रह जाती हैं, तिजोरियां भरी की भरी रह जाती हैं और इस्तेमाल करने वाले चले जाते हैं, और कभी इतना कम होता है कि इंसान कोड़ी कोड़ी को, पाई पाई का मुख्ताज हो जाता है। फिर इसी तरह देखिए कि बारिश के आने का वक्त मालूम नहीं होता, कब आ जाए, रात को आ जाए, दिन में आ जाए, बाज दफा इंतजार करते रहते हैं, करते रहते हैं, नहीं आती, और बाज दफा एकदम धूप के अंदर से छन छन छन बारिश के कतरे आपकी स्क्रीन पे गिरते हैं और बारिश शुरू हो जाती है। इसी तरह दुनिया की दौलत का पता नहीं होता कब आ जाएगी, आप मायूस बैठे थे, सुबह से कोई कस्टमर नहीं आया, चलो दुकान बंद करके घर जाते हैं, आज कुछ और करते हैं, उतने में अल्लाह ने एक ऐसे को भेजा जिसने एक पूरे महीने की कमाई के बराबर दे दिया, किसी को नहीं पता, और ये भी नहीं पता कि आज इस खुशी में निकले कि नोटों का बैग भर गया, इतनी सेल हुई, और बाहर निकलते ही किसी मन चले ने हाथ से वो छीना और सब चला गया। दुनिया की दौलत का बिल्कुल नहीं पता कि कब और कहाँ आएगी। फिर इसी तरह देखिए कि बारिश ज्यादा हो जाए तो मुसीबत, कम हो तो मुसीबत, ज्यादा हो जाए रास्ते खराब, फिसलन, दुनिया के काम रुकने लगते हैं, घर में स्टक होने लगते हैं, और अगर ना हो तो गर्मी, हिद्दत, कहत साली। बिल्कुल इसी तरह अगर दुनिया की दौलत ज्यादा हो जाए तो भी मुसीबत है, और अगर ना हो तो फिर और बड़ी मुसीबत, वहां जरूरियात पूरी नहीं हो रही, और ज्यादा हो जाए तो हर वक्त अपॉइंटमेंट्स ही नहीं खत्म होती। अमूमन हम उन लोगों को देखते हैं जिनके पास दौलत है, बहुत माल है, तो लोग उनकी नजर उनकी तरफ हसरत भरी निगाहों से देखते हैं, वाओ हाय कितना बड़ा घर, कितनी बड़ी फैक्ट्री, लेकिन अगर कभी आप ऐसे लोगों को करीब से देखें तो उनकी जिंदगी ज्यादा मुश्किलों में होती है। अगर आपके घर में एक एसी है तो एक खराब होगा ना कभी, और अगर 6 एसी है तो 6 में से 1 तो किसी ना किसी वक्त खराब रहेगा ना, एक गाड़ी है तो उसकी टेक केयर है, 6 है तो 6 की है, तो जितने बड़े काम उतनी बड़ी मुश्किलात, उतनी बड़ी आजमाइशें, कम होता है तो परेशानी। इसी तरह आप देखिए कि बारिश ہر جگہ برستی ہے لیکن فائدہ مخصوص زمین کو ہوتا ہے جس کے اندر کچھ ہریالی کے نشان ہوتے ہیں جو فرٹائل ہوتی ہے. اسی طرح دنیا کی دولت بہت سے لوگوں کو ملتی ہے لیکن اس سے فائدہ بہت تھوڑے لوگ حاصل کرتے ہیں, اور وہی لوگ ہیں سمجھدار لوگ جو دنیا کی دولت کو اپنے لیے وبال کی چیز نہیں اللہ کی رضا کی چیز بناتے ہیں. ہمارے ہاں عموماً دولت کے بارے میں بھی نظریات درست نہیں, یا کم از کم یہ شبہ ضرور ہے. کیا اسلام منع کرتا ہے دولت نہ ہو, مال نہ ہو, نہ کمائیں, ہاتھ رکھ کے بیٹھ جائیں, آ رہی ہے تو اس کو چھوڑ دیں؟ یہ ہرگز نہیں. اسلام کیا چاہتا ہے کہ دنیا کا مال اگر تمہاری معمولی کوشش سے بھی مل جاتا ہے اللہ کی رحمت ہے, لیکن اس مال کو آخرت کے فوائد حاصل کرنے کے لیے لو. ضرورت کا دنیا میں لے لو, اپنی اچھی زندگی گزارو, تمہارے پاس ہر چیز اپنی سہولت کی ہو, لیکن اس کے اندر آ کے رب کو نہ بھول جاؤ. خراب کہاں ہوتی ہے یہ دنیا؟ جب اس کے ساتھ رب سے دوری شروع ہو جاتی ہے. اور جو عموماً ہوتا ہے, بارش ہوتی ہے تو سبزہ اگتا ہے, لیکن ساتھ ہی آپ دیکھیں جھاڑ جھنکار اگنے لگتا ہے, جڑی بوٹیاں اگنے لگتی ہیں جو بعض دفعہ کھڑی فصلوں کو چاٹ جاتی ہیں. اسی طرح دولت کے ساتھ بعض دفعہ کچھ بیماریاں لگنے لگتی ہیں, کہ گھن کے کیڑے لگنے لگتے ہیں, اور بعض دفعہ انسان پھر ایسا دور ہوتا ہے کہ پھر نمازیں بھی چھٹنے لگتی ہیں, کبھی مال کمانے میں اور کبھی مال سنبھالنے میں. گھر اللہ کی نعمت ہے, لیکن گھروں کی وجہ سے اگر نمازیں زائل ہونے لگیں تو یہ آزمائش ہے. بچے اللہ کی نعمت ہے, لیکن اگر اس کی وجہ سے اگر اللہ سے دور ہونے لگے تو پھر معاملہ جو ہے وہ بگڑنے لگتا ہے. تو اللہ تعالیٰ نے فرمایا کہ جب یہ بارش اترتی ہے اخذت الارض زخرفها, زمین چمکنے لگتی ہے, وزینت, اور خوب اٹھتی ہے. اب دیکھیے کہ جب دولت آتی ہے نا تو گھر کی حالت بدلنے لگتی ہے, پرانا گھر رینوویٹ ہونے لگتا ہے, اور اگر ممکن ہو تو نیا بننے لگتا ہے. نئے پردے, کراکری بدل گئی, صوفے بدل گئے, ہر چیز نئی نئی لگتی ہے, رنگ بدلنے لگتا ہے, چمک بڑھنے لگتی ہے. پھر وقت کے ساتھ کیا ہوتا ہے؟ ہر چیز پرانی ہونے لگتی ہے, نئی چیز نہیں ہوتی ہے, 4 دن بعد پرانی ہوتی ہے, آؤٹ آف ڈیٹ ہونے لگتی ہے, آؤٹ آف فیشن ہوتی ہے. کیا وہی ویلیو رہتی ہے بعد میں؟ آج ہم اینٹیک کا دھوکہ دے کے پرانی چیزوں کو نیا کر لیں, لیکن وہ نئی تو نہیں ہو جاتی نا. شادی کے شروع کے دن کتنے اچھے لگتے ہیں, نئے کپڑے, نئے گھر, نئے زیور, فرنیچر, ہر چیز نئی نئی نئی اچھی لگتی ہے, لیکن بعد میں کیا ہوتا ہے؟ سب ختم. آہستہ آہستہ ماند پڑتی ہے. یہ ہے دنیا. آپ لباس خریدتے ہیں, آپ کا دل اس میں اٹکا ہوا ہے, اس کو لپیٹ لپیٹ کے رکھتے ہیں, کوئی ہاتھ نہ لگائے, لیکن جب وہ لباس 1-2 سال پہن لیتے ہیں تو دل سے اتر جاتا ہے. کبھی کسی کو اپنا اترا ہوا لباس دیتے وقت محسوس کیا کریں, کیا یہ وہی لباس ہے جو میں نے آج سے 2-3 سال پہلے خریدا تھا, اور اس وقت میرے دل میں اس کی کیا قدر تھی, اور آج دل میں جان چھڑانا چاہتے ہیں کہ کوئی لے لے پرانے جوتے. آپ کوئی گروسری لاتے ہیں, کتنے پیار سے, کتنی محبت سے سجاتے ہیں, جب آپ اس کو پی لیتے ہیں, کھا لیتے ہیں تو وہ کیا بن جاتے ہیں. کبھی ٹریش کین کا ڈھکن اٹھا کے اندر دیکھے نا, تو یہ ہے دنیا کا انجام. اعلیٰ سے اعلیٰ لے آئے, بلاہے ٹریش, اچھے سے اچھا پہن لیں, پھر ٹریش. اس طرح ہم سب ایک لمحے کے لیے آہستہ سے آہستہ پیچھے جا رہے ہیں. کبھی آپ اپنے بزرگوں کے گھروں میں جائیں, آپ کے نانی کا گھر, دادی کا گھر, کبھی گاؤں, کوئی دیہات, کسی شہر کی پرانی حویلی, وہاں جا کے آپ پکاریں, کہاں گئے یہ سارے, کوئی بھی تو نہیں کیا. یہی تو ہے انجام. ہر چیز فنا کے گیت گا رہی ہے کہ سب کچھ دنیا سے چلا جائے گا. اپنے آپ کو دیکھ لیں, کل تک بچے تھے, بچپن کیسا ہوتا ہے, معصومیت میں گزر جاتا ہے, پھر جوانی آتی ہے, جوانیوں میں آئیں گے ہر چیز خوبصورت لگتی ہے, نئے نئے جذبات آتے ہیں, تھوڑا بھی پہنو تو اچھا لگتا ہے, پھر ذرا 30-35-40 کی عمر آتی ہے تو جسم ڈھلکنے لگتا ہے, पहना हुआ जचता नहीं है। कानों में कुछ पहन लो तो कान दुखने लगते हैं, चूड़ियां पहन लो तो हाथ दुखने लगते हैं, गले में कुछ पहन नहीं सकते और पहन लो तो लोग बातें भी करेंगे कि अब इस उम्र में इतना पहनने की इनको क्या जरूरत है। जरा बुढ़ापे में शोख रंग पहन लो तो लोगों को बातें करने का मौका दो। ये है जिंदगी। और एक वक्त आता है कि फिर हर इंसान की नजरें लगी रहती हैं कि कब इनकी आवाज आ जाए, अब इनको जाना चाहिए। बीमार हो गए, बिस्तर पे पड़ गए, लाशौरी तौर पे लोग ये सोचने लगते हैं कि अब ये वापस नहीं आएंगे, अब ये जाना चाहिए, ये मर रहे हैं, बोझ बन जाते हैं। वही माँ बाप जो 8-10 बच्चों को संभाल लेते हैं, 8-10 बच्चे उस एक बूढ़ी माँ को नहीं उठा सकते। ये सब कुछ अल्लाह ताला ने हमारे सामने रखा कि देखो तुम जिस दुनिया के पीछे जाते हो वो है क्या, कि तुम चंद दिन भी इससे फायदा नहीं उठा पाओगे। और फजाल ना हसी तन का लम तख न बेलम्स, जैसे कल बसते ही नहीं थे। मैं जब इस हिस्से को पढ़ती हूँ ना तो मुझे किसी की अचानक मौत याद आ जाती है, और किसकी जो जवान हो। कभी आपने किसी इंसान को अचानक मरते देखा होगा? कितनी देर तक तो जहन कबूल ही नहीं करता, कहाँ गया, अभी तो इधर ही था, अभी तो बातें कर रहे थे। हर बंदा अपना जुमला बोल रहा होता है, अभी तो मेरे से बात की थी, कल ही तो आए थे, परसों ही तो मैंने देखा था, एक हफ्ता पहले तो देखा था, आज कहाँ गए। कालम तख नबेलम कज़ालिका नुफस्सिलुल आयाति लिकौमि यतफक्करून। ये है निशानियां जो गौर करने वाली कौम को हम पेश करते हैं। हम इस दुनिया के अंदर जीते हैं और कितना जीते हैं, लेकिन बिलआखिर अल्लाह तआला के पास जाना पड़ता है, और फिर वहां जाके सारी जिंदगी के इन कामों का बदला मिलेगा। करके क्या आए थे, दुनिया के स्टेज से उतरते ही सारा सामान वापस ले लिया जाएगा और असल किरदार बाकी रहेगा। कभी आपने किसी स्कूल या कॉलेज में स्टेज शो होते देखा होगा, लोग किरदार बनाने के लिए कपड़े पहनते, कुछ ना कुछ हुलिये बदलते, और जो ही स्क्रीन के पीछे जाते हैं तो वो अपनी चीजें उतार उतार के फेंक रहे होते हैं। ये दुनिया भी क्या है, वमल हयातु दुनिया इल्ला लहवुम वलाइब। बेशक ये दुनिया की जिंदगी खेल और तमाशा है। व इन दार अल आखिरत लही अल हयवान, और असल आखिरत वही जिंदगी है। लो का नु यालमून, काश तुम जानते। इतनी हसरत है, ये सूरह अनकबूत की आयत नंबर 64 है। अल्लाह ताला कहते हैं काश तुम जानते कि इस दुनिया का हाल क्या होने वाला है और इसकी असल औकात क्या है। कुछ भी तो नहीं है जिसके पीछे तुम जा रहे हो, जिसके पीछे तुम मर रहे हो। सूरह कहफ की आयत नंबर 45 और 46 में भी इसी तरह की बात है। वदरिब लहुम मसल अल हयात दुनिया कमा इन अनज़लनाहु मिन अस्समा, और इनके सामने दुनिया की जिंदगी की कहानी पेश करो, जैसे आसमान से बारिश उतरी, फिर उसके साथ जमीन में पानी मिल गया, बारिश हुई जमीन में गई, फसब्जा आया, फिर क्या फस बहा हशीमन, फिर हमने उसको चूरा चूरा कर दिया। कभी आपने सूखी घास देखी होगी, कभी सर्दियों में देखा करें सूखी हुई घास को, ये कैसे हो गई, तजरू हो रिया, हवाएं उड़ाती फिरती हैं। फॉल सीजन में पत्तों को उड़ते देखा करें, इधर से उधर कोई पनाह ही नहीं, जैसे फॉल सीजन के पत्ते डेड पत्ते थे उतर के गिरे, इसी तरह बुढ़ापे में इंसान इधर से उधर लुढ़क रहा होता है। अम्मा को तुम रख लो, अब्बा को तुम रख लो, अब 1 महीना मेरा पूरा हुआ, तुम ले लो। हवाओं की तरह इंसान हल्का होके उड़ता फिरता है। वो लोग जो कल तक रोब दाब वाले थे आज बोझ बन गए। वकान अल्लाहु अला कुल्ली शय मुक्तदिरा, अल्लाह हर चीज पे कुदरत रखता। आज तुम्हें अगर बूढ़े माँ बाप बोझ लगते हैं तो कल तुम्हारा भी यही हाल होने वाला है। अल मालु वल बनून ज़ीनतुल हयात दुनिया, माल और बेटे दुनिया की जीनत है। वल बाकियातु सालिहातु खैरुन इंदा रब्बिका सवाबं व खैरुन अमला, बाकी रहने वाली नेकियां तो अल्लाह के पास सवाब की सूरत में है, और यही है जिसकी तमन्ना की जाए। कितने लोग हैं जो बाकियात सालेहात की तमन्ना करते हैं, کوئی ایسا کام کر جاؤں جو واقعات تو صالحات میں رہ جائے. یہ مال اور بیٹے ہیں دنیا کی زینت, لیکن یہ واقعات تو صالحات کب بنیں گے؟ جب ان کو رب کے راستے میں لگاؤ گے, جب ان کو اپنی زندگی میں اپنی آنکھوں کے سامنے اللہ کے دین کے لیے وقف کرو گے, پھر یہ تمہارے بعد تمہاری قبروں میں ٹھنڈک کا ذریعہ بنے گا. اسی طرح سورت الانعام آیت 32 میں آتا ہے, وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا لَعِبٌ وَلَهْوٌ. دنیا کی زندگی کھیل اور تماشا ہے. وَلَلدَّارُ الْآخِرَةُ خَيْرٌ لِّلَّذِينَ يَتَّقُونَ, اور البتہ آخرت کا گھر بہتر ہے ان لوگوں کے لیے جو تقوی اختیار رکھتے ہیں, جو تقوی اختیار کرتے ہیں. افلا تعقلون, تمہیں عقل نہیں؟ آپ شاید غور کریں گے, جہاں دنیا اور آخرت کا تقابل ہے نا قرآن پاک میں, اس کے آخر میں افلا تعقلون. عقل کے ساتھ دیکھو, یہ وہ بات ہے جس کے لیے مذہب کی ضرورت نہیں, دین کی ضرورت نہیں. یہ بات صرف مسلمان کو سمجھنے کی نہیں, ہر وہ شخص جس کے پاس عقل ہے اس کو یہ بات سمجھ میں آتی ہے کہ رب تم سے کیا چاہتا ہے, لیکن تم کیوں نہیں مانتے. آپ دیکھیے کہ دنیا کے دھوکے کی بات ہوئی نا, اس میں تم اس دنیا کے دھوکوں میں آتے ہو. تو سورت فاتر آیت نمبر 5 میں بھی اللہ تعالیٰ فرماتے ہیں, یا ایھا الناس ان وعد اللہ حق, اے لوگو بے شک اللہ کا وعدہ سچ ہے. فلا تغرنکم الحیات الدنیا ولا یغرنکم باللہ الغرور, اور تمہیں دھوکے میں نہ ڈالے یہ دنیا اور نہ تمہیں دھوکے میں ڈالے وہ دھوکے باز. غالباً یہ سورہ لقمان کی آیتیں ہیں, اس کو چیک کریں گے. اسی طرح سورت محمد آیت 36 میں آتا ہے, انما الحیات الدنیا لعب ولہو, بے شک دنیا کی زندگی کھیل اور تماشا ہے. وَإِن تُؤْمِنُوا وَتَتَّقُوا, اگر تم ایمان لے آؤ اور تم ڈر جاؤ گناہوں سے بچ جاؤ, يُؤْتِكُمْ أُجُورَكُمْ, تمہیں تمہارے اجر دے گا. وَلَا يَسْأَلْكُمْ أَمْوَالَكُمْ, اور تم سے تمہارے مال تو نہیں مانگے گا. ہم خود اپنے آپ کو رب کے راستے میں نہیں دینا چاہتے, مال دینا چاہتے ہیں. چلو کچھ مال دے دو تاکہ کفارے ہو جائیں گے. ہم مسجد میں نہیں جا رہے, ڈونیشن بھیج دیں گے. خود کچھ نہیں کر رہے, دے دو. کہا نہیں, مجھے تو تم چاہیے. تم اس دنیا کے لیے اپنے آپ کو رکھتے ہو, تمہیں پتا ہے یہ دنیا 4 دن کی ہے. اب دیکھیے کہ عموماً اگر ہم غور کریں تو دنیا میں جو چیزیں انسان کی توجہ کھینچتی ہیں نا, وہ یا تو مال ہوتا ہے, یا اس کی اولاد ہوتی ہے, یا اس کے گھر ہوتے ہیں. سورت حدید کی آیت نمبر 20 ساری خوش فہمیوں کو کھول دیتی ہے. اللہ تعالیٰ اس میں فرماتے ہیں, اعلمو, جان لو, بی اویئر, انما الحیات الدنیا لعب ولہو, بے شک دنیا کی زندگی ایک کھیل ہے اور دل گزاری کا مشغلہ, تماشا, وزینتن, اور خوبصورتی, وتفاخرم بینکم, اور تمہارا ایک دوسرے پہ فخر کرنا, میرا گھر اس سے بڑا, میری دعوت اس سے بڑی, میں پارٹی میں جاؤں گی میرا نیکلس سب سے خوبصورت ہو, میرا جوڑا ایسا ہو جس کو دیکھ کے باقی سب پریشان ہو جائیں. یہی کرتے ہیں نا, تفاخر, ایک دوسرے پہ تفاخر. اور وتکاثرم فی الاموال والاولاد, مال اور اولاد پہ ایک دوسرے پہ کثرت, کہ اس پہ بڑھا لو ایک سے ایک بڑا نام. کہا یہ تمہیں پتہ یہ کیسا ہے؟ کمثل غیث, جیسے آسمان سے بارش, غیث, آجبل کفار, جو بڑی اچھی لگتی ہے کسان کو, نبات اس کی فصل, لیکن آخری انجام کے, ثم یہیج فتراہ مصفرہ, پھر وہ اس کو خشک کر دیتی ہے, کھینچ لیتی ہے اور اس کو زرد کر دیتی ہے. ثم یکون حطما, پھر اس کو چورا چورا کر دیتی ہے. وہی مثال, آسمان سے بارش آئی, پانی اترا, سبزہ ہوا اور دوبارہ خشک ہوا اور چورا چورا ہو گیا. یہ تو تھی دنیا, آگے کیا ہے؟ وفی الآخرت عذاب شدید ومغفرۃ من اللہ, اور آخرت میں شدید عذاب ہے. کس کے لیے؟ جس نے اس دھوکے میں اپنے آپ کو ملوث کیا. اور فائدہ کس کے لیے ہے؟ مغفرتم من اللہ ورضوان، رضا مندی اور مغفرت جنہوں نے اس دھوکوں سے اپنے آپ کو نکال کے رب کے ہو گئے. وما الحیات الدنیا الا متاع الغرور، دنیا کی زندگی دھوکے کے سوا، کھیل کے سوا اور کچھ بھی تو نہیں، فریب ہے یہ. کیا یہ ہماری زندگیوں کی کہانی تو نہیں؟ ہم اپنے ارد گرد ایسا ہی تو نہیں سوچ رہے؟ کیا ہم واقعی اسی چیز کے اوپر اپنے آپ کو تو نہیں لگا رہے کہ ہم یہاں سے جب جائیں تو پیچھے کچھ بھی تو نہیں؟ اللہ تعالیٰ کہتا ہے اسی میں کھو کے نہ رہ جاؤ. واللہ یدعو الی دار السلام، اور اللہ تعالیٰ تمہیں پکارتا ہے سلامتی والے گھر میں. دنیا سلامتی کا گھر نہیں ہو سکتی، کبھی مکمل نہیں ہو سکتی. یہ دنیا آپ دیکھتے ہیں تو یہ کیسی ہے؟ کبھی آپ یہ نہیں کہہ سکتے کہ میرا گھر 100% اپگریڈ ہو گیا. ایک چیز اپگریڈ کر کے آتے ہیں تو اس سے اچھی مارکیٹ میں دکھنے لگتی ہے، پھر تھوڑا دل دکھتا ہے، پھر اگلی چیز سے اگلی، اگلی سے اگلی. اللہ تعالیٰ کہتے ہیں آؤ تمہیں اپگریڈڈ گھر دکھاؤں، اور وہ کون سا ہے؟ دار السلام، وہ جنت کا ہے. یہدی من یشاء الی صراط مستقیم، وہ جس کو چاہتا ہے سیدھا راستہ دکھا دیتا ہے. وہ جو دنیا میں مانگے گا اس کو ملے گا. ایسے ہی لوگوں کو صراط مستقیم ملے گا، اور وہ کون لوگ ہیں؟ للذین احسن الحسنى وزیادہ، وہ لوگ جنہوں نے نیکی کی ان کو نیکی ملے گی، یعنی جنت. یہاں حسنا جنت کے لیے ہے، احسنو دنیا کے نیک عمل، وزیادتن وہ کیا ہے؟ اس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت آپ کے ساتھ شیئر کروں گی. صہیب رضی اللہ عنہ فرماتے ہیں کہ آپ نے فرمایا جب جنت والے جنت میں داخل ہو جائیں گے تو ایک پکارنے والا ندا دے گا، یعنی پکارے گا، تم سے اللہ نے ایک اور بھی وعدہ کر رکھا ہے جسے وہ پورا کرنے والا ہے. جنتی کہیں گے کیا ہمارے چہرے روشن نہیں ہوئے؟ یا اس نے ہمیں دوزخ سے نجات نہیں دی اور جنت میں داخل نہیں کیا؟ یعنی اب کون سی کمی رہ گئی ہے جو اللہ ہمیں دینا چاہتا ہے؟ سب کچھ تو مل گیا. آپ نے فرمایا پھر اللہ تعالی حجاب کو ہٹا دے گا، اپنے چہرے سے نقاب الٹ دے گا. پھر آپ نے کہا اللہ کی قسم جنتیوں کو جو کچھ بھی ملا ہوگا ان سب چیزوں سے زیادہ محبوب انہیں اللہ کی طرف نظر کرنا، یعنی اس کا دیدار کرنا ہوگا. ترمذی کی روایت ہے تو مفسرین وزیادت ان کا یہاں ترجمہ اللہ کے چہرے کا دیدار کرتے ہیں، کہ جنت تو مل جائے گی نیکیوں کے بدلے میں، اور زیادہ اللہ کے چہرے کا دیدار ملے گا اللہ کی رحمت سے. اسی طرح دوسرا بھی معنی اس کا کیا جاتا ہے کہ احسن الحسنى، نیکیوں کے بدلے میں حسنا جنت، لیکن زیادہ ہر نیکی 10 گنا، 70 گنا، 700 گنا، یعنی ایک ایک نیکی کو اللہ تعالیٰ ہزاروں گنا بڑھا کے دے دے گا کہ تم کیا چاہتے تھے تمہیں وہ مل گیا. کتنا پیارا انجام ہے، کیا کھویا اور کیا پایا. دنیا کی چیزوں میں جاتے تو کب تک رہتے، لیکن اللہ نے دنیا میں ہدایت دے دی، اپنی طرف بلا لیا، چہروں کو ہمیشہ کی چمک دے دی، خوبصورتی دے دی. دنیا میں چہرہ صاف کروائے چند دن بعد پھر گندا، گھنٹوں لگا کے فیشیل کروایا پھر ویسے، محنت سے ایک ایک بال چہرے کا چن کے اتروایا چند دن بعد پھر کھڑا. ایک کھیل نہیں ہے جو لگا ہوا ہے، ایک تماشا نہیں ہے. لیکن ہم نہیں سمجھتے کہ اللہ تعالیٰ ہمیں کہاں لے کے جانا چاہتا ہے. یہ دنیا چند گھنٹے اپنی ذات کے لیے، اپنی نفس کی تمناؤں کو پورا کرانے کے لیے ہزاروں خرچ دیں گے. اللہ کے دین کے راستے میں خرچ کی ضرورت آئے تو سوچ سوچ سوچ کے خرچ کریں گے. ایک دلہن سجانی ہے، اس کی خوبصورتی تو ہزاروں لاکھوں خرچ کرنا کوئی عیب ہی نہیں، کماتے اس لیے کیسے موقع پہ خرچ کریں. اور جب اللہ کے دین کی بات ہو تو کہتے ہیں ضرورت کیا ہے ان خرچوں کی، گزارا کر لیتے ہیں. ہر انسان اپنے آپ کو سوچ سکتا ہے. ये आयतें एक आईना है जो हम सबको दिखा रही है हमारे चेहरे, हम कहाँ खड़े हैं। आज अगर हम लहव और लाइफ में पड़ गए तो हमने तो वही कर दिया जिसकी बात रब ने कह दी कि खेल और तमाशों में तुम्हारी जिंदगी गुजर जाएगी। हर इंसान की जिंदगी के मुख्तलिफ दौर होते हैं ना। सबसे पहले बचपन होता है, उसमें खेल अच्छा लगता है, हर वक्त खेलो। माँ खाना खिला रही है, बच्चा खेल रहा है। माँ कपड़े पहनाती है, बच्चा खेल रहा है। मस्जिद में नमाज पढ़ने आ रहे हैं, माँ बाप नमाज पढ़ रहे हैं, बच्चे खेलना शुरू कर देते हैं। तो अल्लाह ताला ने ये जो सूरह हदीद की आयत 20 में चार मरहले रखे थे ना, कि लाइव खेलते रहते हो, बचपन में रहते हो तो खेलते रहो। ये अलग बात है कि हमारा तो बड़े होके भी खेलने को दिल चाहता है, लेकिन बचपन के साथ खेल अच्छे लगते हैं। वलहवन, फिर इंसान थोड़ा सा जवान होता है ना, टीन एज आने लगती है तो लहव शामिल हो जाता है जिंदगी में। इंसान दोस्तियां बनाने लगता है, फिर लड़कियों और लड़कों के ख्याल आने लगते हैं, फिर खिलाड़ियों की तस्वीरें, उनके ऑटोग्राफ्स, एक्टर्स, उनके साथ सोचना लहव आ जाता है। ऐसे ऐसे ख्यालात उभरने लगते हैं दिल में कि मेरा भी कोई घर होगा, मैं भी किसी से मिलूंगी। और ऐसे ही इंसान आगे आगे जाता जाता है तो शादी हो जाती है। जब शादी होती है तो तीसरा मरहला आ जाता है जीनत उनका। हर चीज खूबसूरत, जवानी, शबाब, अच्छे कपड़े, दुल्हन क्या पहनेगी, दूल्हा क्या पहनेगा, कमरा कैसे सजेगा, हर चीज नुमाइश नुमाइश नुमाइश, और दुनिया जन्नत बनाने की कोशिश। जब इंसान इस मरहले से आगे जाता है तो फिर मेच्योरिटी शुरू हो जाती है। तो फिर क्या हिरस बन जाती है, तफाखुरुम बैनकुम। 30s 40s के बाद इंसान फिर फखर जताने वाला बन जाता है। अब देखते हैं कि जो ही उम्र बढ़ती है ना तो माल की हवस आने लगती है। शायद इंसान अपने आप को कमजोर महसूस करता है इसलिए। और फिर तकासुरुम फिल अमवाली वल औलाद, जब आप देखिए 40 50 की उम्र आती है तो फिर औलाद का फखर, माल का, फिर अपने जवान बच्चे खर्च करने पे आ जाते हैं और बूढ़े माँ बाप रोकने पे आते हैं, बेटा हाथ रोक के खर्चा करो, कम खर्च करो, कल के लिए रखो। जवानी गुलछड़ों के नाम, और बुढ़ापे में इंसान तकासुरुम फिल औलादी वल अमवाल। ऐसे ही नहीं हो रहा हम सबके साथ। अल्लाह ताला ने कैसे हमें ये सब कुछ खोल के बता दिया कि देख लो तुम करोगे क्या, आज कहाँ हो और कल कहाँ जाना है। तो लिहाजा जरूरत है इस बात की कि हम सब अपनी आंखों पे उस आखरत की मोहब्बत की ग्लासेस लगा लें, उस ग्लासेस के साथ आखरत को देखें, और इस दुनिया पे जो मर मिटते हैं इसको हटाने की जरूरत है। कम करेंगे तभी तो वल्लाहु यदु इला दारुस्सलाम, फिर वो सलामती अलग घर मिलेगा, और फिर इंशाल्लाह सलामत रहेंगे और अल्लाह के चेहरे के दीदार होंगे। अगर ऐसा ना किया तो इंजाम बड़ा खतरनाक है। अल्लाह ताला ने जन्नतियों की बात करके कहा था, लिल्लज़ीन अहसनुल हुस्ना व ज़ियादा, जिन्होंने नेकी की उनको जन्नत भी मिलेगी, रब के चेहरे का दीदार भी मिलेगा। वला यरहकुन वुजूहहुम कतरुन, और उनके चेहरों को स्याही नहीं छुएगी। कैसे इंसान के अंदर की चीज को अल्लाह ने टच किया। इधर काला रंग किसी को अच्छा नहीं लगता, इसी पे कोशिशें होती हैं कि रंग गोरा कैसे होगा। क्या दुनिया में तो कोई ऐसी क्रीम नहीं है, वक्ती तौर पे कर देंगे तो उसके इफेक्ट्स कई और निकल आएंगे, लेकिन नेक ऐसी चीज है कि जिससे तुम्हारे चेहरे चमक जाएंगे। और वो क्या है, लिल्लज़ीन अहसनुल हुस्ना, दुनिया में अच्छे काम कर लो, हुस्ना की तरफ आ जाओगे, वहां चेहरे स्याह नहीं रहेंगे। वला जिल्ला, उसके अंदर जिल्लत नहीं होगी। अपने आप को उस दावत के काबिल कर लो। ऐसे नहीं लगता जैसे एक ओपन इनविटेशन मिल रहा है, सब आ जाओ, जो आना चाहेगा उसको अल्लाह ताला बुलाएगा। डायरेक्शन अपनी सीधी कर लो। दिल में ख्याल आता है कि दारुस्सलाम की तरफ रास्ता कौन सा जाता है। कहीं भी जाएं, कहीं से इनविटेशन मिलता है तो फिर सवाल आता है ना, अच्छा डायरेक्शन तो बताओ। तो क्या अल्लाह ताला ने भी कोई डायरेक्शन दी है, पहले ही दिन दे दी, कुरान खोलते ही बता दिया, इहदिनस सिरातल मुस्तकीम। صراط مستقیم پہ آ جاؤ، یہی ہے اللہ کے گھر کی طرف جانے کا راستہ. لیکن اگر ہم دنیا کی طرف جھک گئے، اگر دنیا کے ساتھ لگ گئے، تو یہ راستہ ہمیں ملے گا نہیں. اس کے لیے تھوڑی کمٹمنٹ کی ضرورت ہوتی ہے، نفس پہ پابندی کی ضرورت. اور یہ پابندی رہتی نہیں زیادہ دن، تھوڑے دن بعد یہ آپ کی خوشی بن جاتی ہے. جب اللہ کے راستے پہ نہیں آتے نا تو بوجھ لگتا ہے، جب آ جاتے ہیں تو ہر قدم پہلے سے اچھا لگتا ہے. میرے ساتھ کوئی شیئر کر رہی تھی، میں درس میں گئی تو وہاں اسٹوڈینٹ تھی، تو مجھے کہنے لگی کہ آپ کو پتا ہے کہ جب میں نے کچھ سال پہلے کی بات کرنے لگی کہ جب آپ قرآن پڑھاتی تھی اور ساتھ آپ ہمیں کہتی تھی کہ بہت مزہ آتا ہے اس کے پڑھنے میں، میں انجوائے کرتی ہوں یا مجھے اس میں مزہ آتا ہے، تو میں سوچتی تھی پتہ نہیں یہ کیوں کہتی ہیں، ہم تو بس ایسے ہی ایک فرض سمجھ کے، نیکی سمجھ کے آ رہے ہیں، نہ جائیں گے تو مشکل ہے یو. لیکن کہنے گی اب مجھے بھی مزہ آتا ہے، آپ مجھے جیسے کبھی ایک بندے کو کریز ہوتا ہے نا گانے سننے کا، موویز کا، ڈراماز کا، اب وہ لذت قرآن میں ملتی ہے. تو میں نے کہا اب آپ راستے پہ آ گئی ہیں. حقیقت ہے کہ ایک وقت آتا ہے کہ رب کی خوشی پھر بندے کی خوشی بن جاتی ہے، اگر نہیں بنائیں گے تو حسرتیں بہت ہیں، جس کا ذکر اس سے اگلی آیت میں ہے کہ والذین کسبوا السیئات، وہ لوگ جنہوں نے بری کمائیاں کی، برے کام کیے، جزاء سیئات بمثلها، برائی کی جزا تو اسی جیسی ہے. پیچھے دیکھیں نیکیوں کی بات کی تو احسن الحسنہ کے بعد زیادہ، نیکی کے بعد اور بھی نیکی مل جائے گی، لیکن برائی کے ساتھ یہ نہیں کہ اور برائی ملے گی، بس جتنا کرو گے اتنا برا. لیکن یہ الگ بات ہے کہ ہم پھر بھی بہت کر لیتے ہیں، وہ بھی بہت ہے. یہ ہے اللہ کی رحمت کہ برائی اتنی جتنی کرو گے. وترحقهم ذلہ، اور ان کو ذلت ڈھانپ لے گی. ما لهم من اللہ من عاصم، اور اللہ سے ان کو کوئی بچانے والا نہیں ہوگا. اب ذرا ان کے چہروں کی کالس کا حال دیکھیے، کانما اخشیت وجوہہم قتام من اللیل مظلما، ان کے چہروں پر ایسی تاریکی چھائی ہوگی جیسے ان پر تاریک رات کے پردے پڑے ہوئے ہوں. اولئک اصحاب النار ہم فیہا خالدون، یہی لوگ ہیں آگ میں رہنے والے اور اس میں ہمیشہ رہیں گے. اس آیت کو پڑھنے کے بعد تو مجھے ایک ہی چیز یاد آتی ہے، اور وہ دوا آتا ہے، روٹی پکانے کا دوا. کالا سیاہ ہوتا ہے نا، اللہ تعالیٰ کہتے ہیں ان کے چہرے کالے سیاہ ہو جائیں گے، جیسے اندھیری رات ہے اتنے کالے ان کے رنگ ہوں گے، فیچرز بھی نمایاں نہیں ہوں گے. کبھی آپ نے کسی بہت بلیک شخص کو دیکھا ہو کہ دور سے اس کے چہرے کے فیچرز بھی نہ دکھیں. اب دنیا میں تو یہ اللہ تعالیٰ کی طرف سے ہے، کوئی اس میں بری بات نہیں ہے، کالے چہرے کوئی گناہ کی علامت نہیں، لیکن قیامت کے دن یہ چہروں کی کالس عملوں کی وجہ سے ہوں گی. قطر کہتے ہیں زبردستی چھا جانے کو، جبرن چھانا، ایسا غبار جس میں سیاہی بھی ہو. قطار کہتے ہیں زبردستی چھانا. سرابسا کی آیت 40 اور 41 میں بھی آتا ہے، علیہا غبرا ترحقہا قطرا، وہ قطر بھی یہی ہے کہ اس دن ان کے چہرے سیاہ ہو چکے ہوں گے، ان کی سرکشیوں کی وجہ سے، ان کی نافرمانیوں کی وجہ سے سیاہ رات کی طرح ہو جائیں گے. اولئک اصحاب النار، اگر ہم غور کریں کیا پایا، دنیا میں چند دن کی چمک دمک لے لی، پیچھے کیا ہوا. آج بھی دنیا میں دیکھیے اگر کوئی قید میں آ جاتا ہے نا، مجرم پکڑا جاتا ہے تو اپنی رہائی سے مایوس ہو جاتا ہے، اس کے چہرے پہ سیاہی اور ذلت چھا جاتی ہے، پھر ان کو یقین ہو جاتا ہے کہ اب ہم کال کوٹریوں میں ڈال دیے جائیں گے. جب لوگ جہنم میں جائیں گے تو ان کا بھی یہی حال ہوگا کہ وہاں جا کے وہ اپنے آپ کو بے بس محسوس کریں گے. تو ضرورت ہے یہ بات کی کہ ہم اپنی زندگیوں پہ غور کریں. زندگی ایک ڈھلتا سایہ ہے، لائف از اے فیڈنگ شیڈو، اس کو آئینے کے سامنے کھڑے ہو کے محسوس کیا کریں، اس کو اپنے ٹریش کینز میں دیکھا کریں، اس کو اپنے پرانے کپڑوں کی الماری میں دیکھا کریں، ٹوٹے پھوٹے جوتوں میں دیکھا کریں. یہ دنیا کی حقیقت ہے، اسی لیے تو اللہ تعالیٰ کی نگاہ میں ایک مچھر کے پر سے بھی حقیر ہے، مردہ بکری کے بچے سے بھی زیادہ حقیر وہ دنیا جس کے سودے کرتے ہیں. کیا تو نے متائے غرور کا سودا، یہ دنیا بھی پاس نہیں رہتی، کھانے اچھے آ جاتے ہیں تو کھا نہیں سکتے، खा लें तो हजम नहीं होते। अब देखिए शुरू जिंदगी के दिन होते हैं ना, जब जरा इंसान अपना स्टेटस बना रहा होता है, पढ़ना है, उसके बाद जॉब मिलती है, खूब ताकत होती है, तमन्नाएं होती हैं, आरजुएं होती हैं, एक एक शर्ट पे माँ बाप से डांट खानी पड़ती है, लूं के ना लूं, ख्वाहिशें बहुत होती हैं, लेकिन उस वक्त माल नहीं होता हाथ में, होता भी तो माँ बाप का होता है, उनसे मांगना पड़ता है, उस वक्त बहुत दिल चाहता है, लेकिन जब ये सारी मेहनतों के बाद, 2, 4, 10 साल की जॉब्स के बाद, अच्छे बिजनेस के बाद मिल जाता है, तो फिर क्या होता है, ख्वाहिशें मुरझा जाती हैं। कभी सोचें कि वो वक्त होता होगा जवानियों में कि एक एक चीज के लिए जान जाती होगी, और आज सोचते होंगे चलो छोड़ो, क्या छोड़ो, बच्चों के काम आएगा, अब मेरी कौन सी उम्र है। इसी तरह इस दुनिया से गुजरते जाएंगे और नतीजा क्या निकलेगा कि वहां जमा होगा। तो बात का खुलासा यही है कि अल्लाह ताला ख्वाहिशों से मना नहीं करता, एक चीज हमसे चाहता है और वो क्या है कि अपनी ख्वाहिशात को शिफ्ट कर दो, इस दुनिया से वहां शिफ्ट कर दो। खूबसूरत बनने की ख्वाहिश है, कोई ना जायज ख्वाहिश नहीं, बस इसको शिफ्ट कर दो कि अल्लाह मैंने जन्नत की खूबसूरती लेनी है। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नती औरत इतनी खूबसूरत है कि अगर वो आसमान से नीचे झांक ले तो उसके सामने सूरज की रोशनी मांद पड़ जाए। क्या फेशियल होंगे, क्या हुसन होंगे, कभी अपने आप को तसव्वुर में लाया करें कि मैं इस तरह क्रिस्टल की डॉल बन जाऊंगी। आपने फरमाया जन्नती औरत के दुपट्टे का एक कोना यानी उसका पल्लू आसमान से लटका दिया जाए तो उसकी चमक की वजह से सूरज की रोशनी मांद पड़ जाए। तो नहीं लेने अच्छे कपड़े, नहीं पहनने भारी जोड़े, जेवरात, रेशम, कुछ भी तो नहीं रब लेता हमसे, बस कहता है शिफ्ट कर दो ख्वाहिशों को। दुनिया में हलाल से मिल रही है, जायद से मिली, ले लो, पहन लो, करो, लेकिन बगी नहीं करनी, सरकशी नहीं करनी, हराम से नहीं लेनी और हराम जगह नहीं दिखानी। तुम मेरे बन जाओ, मैं सब तुम्हें दे दूंगा। अल्लाह ताला हमें ऐसा बना दे जैसा वो चाहता है। सब अपने लिए मांगे कि अल्लाह मुझे ऐसा बना दे कि जब कल मैं तेरे पास आऊं तो तू मुझे देख के खुश हो जा।